मेरो साथी छ माया बिल्टीको असमय सारा छाना सृष्टिको अर्को जुनी फेर्न भएको छु नयाँ जीवन दियो र सानोले मैले संसार हेर्न पाएको छु माया प्रीतिको असमय सारा छाना सृष्टिको अर्को जुनी फेर्न भएको छु नयाँ जीवन दियो र सानोले मैले संसार हेर्न पाएको छु नयाँ जीवन दियो सानोले मैले संसार हेर्न पाएको छु पल भर मै छिने यो सुख माया दुख मा छिने यो अर्को जुनी फेर्न भाग्छु नयाँ जीवन दियो र सानोले मैले संसार हेर्न पाएको छु पल भर मै छिने यो सुख माया दुख मा छिने यो अर्को जुनी फेर्न पाएको छु नयाँ जीवन दियो र सानोले मैले संसार हेर्न पाएको छु नयाँ जीवन दियो र सानोले मैले संसार हेर्न पाएको छु मैले संसार हेर्न पाएको छु